नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम जस्ट फर इन्जोयमा। कार्यक्रम जस्ट फर इन्जोय लिएर उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हामीलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँको आफ्नै साथी दिवस अनि म सुजिता। कार्यक्रम जस्ट फर इन्जोयलाई सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुनेछ। र प्रोग्राम जस्ट फर एनसी हरेक दिन आउने गर्दछ। बिहान 11 बजीको अर्पण खबर लगत्तै करिब करिब 12 बजीसम्म आउने गर्दछ। आजको यो बुधबारको बसाइमा भने तपाईँलाई साथ दिनको लागि म सुचिता र म दिवस आउने गर्दछौँ। आज पनि हामी के विषयमा कुराकानी गर्छौँ त? तपाईँलाई केही कुराहरू हामीलाई सुनाउन मन लागेको छ, तपाईँसँग केही प्रतिभा छ भने पनि 0556 63 332 र 0556 63 333 को दुईवटा टेलिफोन लाइन हामीले खुल्ला गरेका छौँ। तपाईँ आउन सक्नुहुन्छ, साथमा तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ। प्रोग्राम जस्ट फर एनसीबाट छ। तपाईँसँग जे प्रतिभा छ, चुट्किला, गजल, मुक्तक, तपाईँले गीत गाउन चाहनुहुन्छ, कुनै पनि व्यक्तिको क्यारिकेचर गर्न चाहनुहुन्छ भने पनि 0556 63 332 र 33 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कार्यक्रमको सुरुवातमा एउटा सुमधुर आवाज राख्न चाहन्छु अपक्रममा तपाईँको लागि। चाडो आफ्नै जस्तो भाषा हो चिन्तन यति चाँडो आफ्नै जस्तो भाछ सुमधुर आवाजसँगै कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम जस्ट फर इन्जोय। कार्यक्रम जस्ट फर इन्जोय तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिन सक्नुहुनेछ। प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँ पनि सहभागी बन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ 056563332 र 056563333 को दुईवटा लाइन खुल्ला गरेका छौँ। आजको यो बुधबारको बसाइमा भने हामीले तपाईँको प्रतिभालाई तपाईँसँग के छ त्यसलाई लिने गर्छौँ, होइन त? हामीले चाहिँ तपाईँको प्रतिभा तपाईँसँग गजल सुनाउन मन लागेको छ, गीत सुनाउन मन लागेको छ, कुनै पनि व्यक्तिको क्यारिकेचर गर्न मन लागेको छ, थोरै भए पनि हँसाउन मन लागेको छ, आफू पनि हाँस्न मन लागेको छ भने 056563332 र 056563332 दुईवटा नम्बर फटाफट डायल गरेर तपाईँ प्रोग्राम जस्ट फर इन्जोयमा सहभागी बन्न सक्नुहुन्छ र साथमा तपाईँले निकै नै रमाइला समुद्र साङ्गीतिक आवाजहरू सुन्न सक्नुहुन्छ अनि तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ। प्रोग्राम जस्ट फर इन्जोय कार्यक्रम जस्ट फर इन्जोयमा आउनको लागि 056563332 र 33 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ र तपाईँ यति बेला पनि हाम्रो राज्यले इसारा गर्नुभएको छ फेरि एउटा साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर र यो निकै रमाइलो गीत पछि फेरि आउने गर्दछ। मान्छे तिमी मेरो सम्झनामा आउने मान्छे तिमी मेरो जीवन कति मीठो हुन्थ्यो जीवन कति खुसी हुन्थ्यो जीवन कति मीठो हुन्थ्यो जीवन मेरो कल्पनामा आउने छेउ फुल्दै जाऊ तिमी सुखो यो मनमा नफुलेकै जाति हुन्थ्यो तिमी एकान्त त्यो वनमा कति फुल छेउ फुल्दै जाऊ तिमी सुखो यो मनमा नफुलेकै जाति हुन्थ्यो तिमी एकान्त चराको भेषमा तिमी र म बाहेकहरू कोही नहोस्

यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम जस्ट फर इन्जोय। कार्यक्रम जस्ट फर इन्जोयमा हामी उपस्थित छौँ प्राविधिक कक्षबाट, भने हामीलाई साथ मिलिरहेको छ राज र म छु तपाईँको आफ्नै साथी दिवस अनि म सुजिता। कार्यक्रम जस्ट फर इन्जोयलाई रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर इन्जोय। हरेक दिन आउने गर्दछ। आजको यो बुधबारको बसाइमा भने तपाईँलाई साथ दिनको लागि म सुजिता र म दिवस। यदि तपाईँ पनि तपाईँसँग केही प्रतिभा छ भने देखाउन चाहनुहुन्छ भने हाम्रो प्रोग्राम जस्ट फर एनजीमा सहभागी हुन सक्नुहुन्छ। त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर रहेको छ 0956 363 332 र 33 बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। तपाईँसँग जे प्रतिभा छ, गजल, मुक्तक, चुटकिला, तपाईँ गीत गाउन चाहनुहुन्छ भने पनि आउन सक्नुहुनेछ। तपाईँ कुनै पनि व्यक्तिको क्यारिकेचर गर्न चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ, हामीलाई सुनाउन सक्नुहुनेछ। जस्ट रमाइलो गर्नको लागि भए पनि जस्ट प्रोनिन्जेमा आउन सक्नुहुनेछ 0956 363 332 र 33 बाटो भएर। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो हेलो हजुर, नमस्कार। नमस्कार नमस्कार हजुर, दुवैजनालाई। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म ऋषि अधिकारी भण्डाराबाट। ऋषिजी के छ खबर तपाईँको? हाम्रो त एकदम ठिक छ हजुर, हजुरको के छ पनि? हाम्रो पनि एकदम ठिक छ। अनि कतिको गर्मी छ भण्डारातिर? गर्मीको त कुरै नगरौँ हजुर, यस्तो गर्मी छ, यस्तो गर्मी छ, आगो बलेछ भने हो है, आगो बलेछ गर्मीले। हजुर हजुर। अनि दिनहरू कसरी बिताउनुहुन्छ? दिनहरू यस्तै हजुर, घुमघाम गर्ने, खाने, बस्ने, त्यही हो नि। घुम्नुहुन्छ हाम्रो ऋषिजी है बढी मात्रामा? हजुर म घुम्ने आएको त अनि अनि अस्ति नै जाने भन्नुभएको थियो त, अझैसम्म जानु भएको होइन? चितवन छोड्नै मन लागेन क्या मलाई। ए हो है? हजुर हो। अनि आज पनि हामी ऋषिजी तपाईँको प्रतिभालाई लिने गर्दछौँ। तपाईँलाई गीत गाउन आउँछ भने गजल, केही जोक्स, चुड्किला त्यस्तो भन्न आउँछ भने भन्न सक्नुहुन्छ ऋषिजी। मेरी सानो सम्झता कुनै दिन प्यारो छ मलाई त कुनै दिन, जिन्दगानी कहिले घाम कहिले छाया हो, जोसो कहिले जे भने नि पहिलो माया भनेको पहिलो माया हो, सम्झता कुनै दिन प्यारो लाग्छ मलाई त कुनै दिन, जिन्दगानी कहिले घाम कहिले छाया हो, जोसो कहिले जे भने नि पहिलो माया भनेको पहिलो माया हो, जो सुकाइले जे भने नि पहिलो माया भनेको पहिलो माया हो, हो म नि सानो तिमी नि सानी थियौ तर माया गर्न चाहिँ जानिथ्यौ, जिन्दगानी कहिले घाम कहिले छाया हो, जो सुकाइले जे भने नि पहिलो माया भनेको पहिलो माया हो, तिमी नि सानी थियौ तर माया गर्न चाहिँ जानिथ्यौ, जिन्दगानी कहिले घाम कहिले छाया हो, जो सुकैले जे भने नि पहिलो माया भनेको पहिलो माया हो, यति नै हजुर। ऋषिजी निकै मिठो स्वर रहेछ, हामी त सुनेर के भन्ने अब बोलाउनै मलाई नै डिस्टर्ब भयो है। निकै रमाइलो गीत जस राम्रो थियो, तपाईँको स्वर पनि निकै मिठो लाग्यो ऋषिजी। अनि एउटा गायक पनि हुनुहुन्छ नि ऋषि अधिकारी है? तपाईँ पनि भविष्यमा गाएको हुने लक्षण देखियो नि त, हुने बिरियाको चिल्लो पात होइन त ऋषिजी? हजुर अन्तिममा तपाईँले कसैलाई सम्झना हुने सन्देश दिन सक्नुहुन्छ? हजुरहरूलाई हुन्छ ऋषिजी, आगामी प्रोग्राममा आउँदै गर्नु होला, अहिले भने हामी छुट्टिन्छौँ। नमस्कार। नमस्कार। ऋषि अधिकारी हुनुहुन्थ्यो भण्डाराबाट, निकै नै हामीलाई माया गर्नुहुन्छ, प्रोग्राममा आइरहनुहुन्छ, होइन त दिवस? प्रोग्राममा आइरहनुहुन्छ, आफ्नो प्रतिभाहरू पनि हामीलाई सुनाउनु हुन्छ, र तपाईँसँगै कुराकानी गर्दा गर्दै र तपाईँकै फोन कल लिँदा लिँदै आजको कार्यक्रमको निधारित समय सकिने लागेको छ भने हामीले बिदा माग्नुपर्छ भनेर हाम्रो प्राविधिक मित्र राजीले इसारा गर्नुभएको छ। प्रोग्राम जसपर एनजीबाट रेडियो अर्पण 104.5 मेगाहर्ज, त्यस्तै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि सुनेर साथ दिनुभयो, त्यसको लागि तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि प्रोग्राम जसपर एनजीमा ऋषि अधिकारी आउनुभएको थियो भण्डाराबाट, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तिनजेलसम्म हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई पनि विशेष आभारी छौँ, र तपाईँकै साथी दिवस अनि म सुजिता एकै साथ बिदा हुन्छु। नमस्कार। ko sa